समत सागर भैरही दिन्छ, कहिले छल भई उर्ली दिन्छ, सम्हाल्नै गाह्रो भोजन बहकिनी मन बहकिनी मन बहकिनी मन बहकिनी मन बहकिनी मन। नमस्कार, कार्यक्रम बहकिने मनको अर्को एउटा नयाँ श्रृंखलामा तपाईँलाई स्वागत छ। म महावीर विश्वकर्मा अनि प्रविधिमा हुनुहुन्छ सुनिल राजभारत। सामुदायिक सूचना नेटवर्क सीआईएनको उत्पादन रेडियो कार्यक्रम बहकिने मनको आजको श्रृंखलामा हामी आइपुगेका छौं र आज चाहिँ यसभन्दा अघि जस्तो केही पनि गर्दैनौं। आज कार्यक्रमको विषयमा कुराकानी गर्न मन लागेको छ मलाई। हामीलाई भन्नु हजुर, एउटा कथा तपाईँलाई सुनाउँछु म, मैले धेरै पहिला सुनेको। एक ठाउँमा चाहिँ काम गर्ने काम भनेको जंगलको त्यो रुख काट्ने काम रहेछ। त्यो रुख काट्ने काम गर्नेमा दुईजना मजदुरहरू हुनुहुँदो रहेछ। दुईजना मध्ये एकजनाले चाहिँ हरेक दिन 15 रुख काट्ने या 16 यस्तै हुने, कम्तीमा 15, अनि अर्कोले चाहिँ बढीमा 8 जति 5-8 बीचमा काट्ने। अब उनीहरूले प्रयोग गर्ने हतियार पनि एउटै, त्यो चाहिँ रुख काट्नुपर्ने काम रहेछ। अनि अब एउटा रुख काट्ने बाबत कति पैसा त्यसरी पाउने, अब सँगै काम गर्न निस्कने, सँगै काम गरेर फर्किने, तर रुख कति काट्यो भन्दा एउटाले चाहिँ 15-16 यस्तै काट्ने, अर्कोले मुस्किलले 8 काट्ने दिनभरिमा। त्यसपछि किन यस्तो भयो भनेर चाहिँ यसो विचार गर्दाखेरि के पाइएछ भने, त्यो एउटा जसले 8 जतिसम्म रुख काट्थ्यो, 5-8 ऊ गएपछि निरन्तर काटेको काट्दै गर्दो रहेछ कि। सकेसम्म एकदमै थकाइ लाग्यो भने मात्रै बस्ने, नत्र थकाइ नै नमारिकन काटेको काट्दै गर्ने, काटेको काट्दै गर्ने। अनि अर्को व्यक्ति जसले चाहिँ उसले त्यसरी काट्दाखेरि त्यो 8 काट्दो रहेछ, अनि अर्को व्यक्ति जो चाहिँ दिनमा 15-16 रुख काट्थ्यो, उसले के गर्छ भनेको, ऊ एउटा रुख काटिसकेपछि चाहिँ विश्राम गर्दो रहेछ, एकछिन बस्दो रहेछ। बसिसकेपछि उसले त्यो बीचमा चाहिँ जुन त्यो रुख काट्ने हतियार थियो, बन्छोरो या यस्तै हतियार, त्यसलाई चाहिँ उदाउने काम गर्दो रहेछ कि। उसले उदाउने, फेरि अर्को काट्ने। तर अर्को व्यक्ति चाहिँ झन् उसले मैले भन्दा उसले धेरै काट्छ, त्यही भएर म त अब नबसिकन एकदमै विश्रामै नगरिकन काट्छु भनेर दिनभरि काट्दो रहेछ। अर्को व्यक्ति चाहिँ एउटा काट्ने, बस्ने, उदाउने त्यो हतियार अनि काट्ने गर्दो रहेछ। मैले यो कुरा किन आज जोडेको भने, आज चाहिँ बहकिने मन नै उदाउन मन लागेको छ हामीलाई। अब के गर्ने त बहकिने मन अझ राम्रो बनाउनको लागि भनेर चाहिँ आज कुरा गर्न मन लागेको हो। खासमा अलि अगाडि नै गर्नुपर्ने हो, यो 185 श्रृंखला पनि हामीले गत श्रृंखला पार गर्यौं, तर आज चाहिँ के गर्यो भने बहकिने मन अझ राम्रो बनाउन सकिन्छ, अझ तपाईँको मनमा बस्ने बनाउन सकिन्छ भनेर तपाईँको विचार लिने मात्रै गरेर आएको छु आज। तपाईँले फेसबुकमा पनि, मैले अहिले भर्खरै पनि एउटा स्ट्याटस राखेको छु बहकिने मनलाई अझै राम्रो बनाउन के गर्नु पर्ला भनेर, त्यसमा पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। यही विषयमा मैले राखेको विचारहरू 8 अगाडि राखेको थिएँ स्टाटस, त्यसमा प्राप्त भएका विचारबाट केही लिएर आएको छु। 166 कमेन्टहरू थिए, ती मध्येबाट नदोहोरिने गरी सकेसम्म मैले केही कमेन्टहरू लिएर आएको छु। एउटै कुरा के दोहोऱ्याएर हुनु एकजना साथीले भनिसक्नु भएपछि भइहाल्छ भनेर त्यस्ता कमेन्टहरू छन् मसँग तपाईँका सुझावहरू तपाईँले फोनमा पनि आएर आज सुझाव दिन सक्नुहुन्छ 01-5260-646 यो नम्बर अथवा 01-5260-671 यो दुई मध्ये कुनै नम्बर प्रयोग गरेर आउनुहोला र तपाईँले आज के गर्यो भने बहकिनी मन अझ राम्रो बनाउन सकिन्छ यो विषयमा आज हामी कुरा गरौँ म आज मजाले तपाईँको गाली पनि मजाले सुन्न सक्ने त्यो धैर्यता लिएर आएको छु त्यो आँट लिएर आएको छु गाली गर्नुहोस् मजाले तपाईँलाई के कुरा चित्त बुझिया छैन के गर्दै भने हुन्छ भन्न सक्नुहुन्छ म चाहिँ केही कमेन्टहरूमा प्राप्त भएका सुझावहरूबाटै अगाडि बढ्छु है म अगाडि प्रिन्ट गरेर ल्याएको छु मैले म पढ्न थाल्छु तपाईँ फोनमा आउनुहोला कोही साथी फोन सम्पर्कमा हुनुहुन्छ पनि म अगाडिको विचार पढ्छु रूप रसाइलीले लेख्नु भएको छ यो स्ट्याटस राख्ने बित्तिकै उहाँले लेख्नु भएको थियो समय ठिक छ धेरै लामो पनि जाति हुन्न नेपालमा भन्दा बाहिरबाट धेरै सुन्छौं उहाँले विदेशबाट भन्नुभएको त्यसैले अब गहकीलाई विचारहरू एसएमएसबाट र फेसबुकबाट लिनुहोला फोनबाट मुक्तक र विचार खासै राम्रा आएनन् केवल रेडियोमा आवाज सुन उनी चाहना बोकेका बाहेक सम्भव भए पहिलाको जस्तै कुनै एक व्यक्तिको विचार राख्नुहोला भनेर लेख्नु भएको छ हामीले बीचमा एसएमएसबाट पनि मुक्तक लिने गरेका थियौं तर समस्या के हुँदो रहेछ भने एसएमएसबाट चाहिँ कति साथीहरूले अर्काको मुक्तक आफ्नो नाममा पठाइदिने र त्यो अब त्यो एकदम समस्या भयो त्यसैले हामीले हटाएको फेसबुकमा चाहिँ हामीले के गर्छौं भने आएका मुक्तकहरू मध्येबाट यी 12 छान्छौं र त्यो फेसबुकमा राख्छौं यो 12 6 चाहिँ कार्यक्रममा वाचन हुनेछ भनेर यसो गर्नुको एउटा उद्देश्य के हो भने त्यो 12 यदि कसैले अर्काको मुक्तक पठाएको रहेछ भने त उसले कोही न कोहीले त कमेन्ट गर्छ नि यो मुक्तक फलानुको हो या मेरो हो भनेर अनि त्यसपछि 6 त्यहाँबाट छान्दाखेरि चाहिँ त्यो कुनै व्यक्तिले अरूको मुक्तक पठाउन नपाओस् भनेर त्यसो गर्यौं फेसबुकमा समस्या भएन तर एसएमएसमा चाहिँ समस्या भयो त्यसैले हो हामीले हटाएको ढकाल सन्तोष लेख्नुहुन्छ बहकिनी मनमा महिनामा एउटा चाहिँ रियल लभ स्टोरी राख्न पर्यो भनेर म फोनमा हुने साथीको विचार लिइहाल्छु उहाँको सुझाव हेलो हेलो हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ बिपिनजी के गर्नु पर्ला बहकिनी मनमा अझ राम्रो बनाउन हजुर दाई बहकिनी मन अझ राम्रो बनाउन के गर्नुपर्छ होला दाई बहकिनी मन अझ राम्रो बनाउँदा अब यो साप्ताहिक कार्यक्रम सोमबारको एकदमै ठिक छ है अब साप्ताहिक कार्यक्रम सोमबारको एकदमै ठिक छ अनि फेसबुकबाट साथीहरूका विचारलाई पनि अलि समय बढाएर लिदिए राम्रो हुन्थ्यो दाई हुन्छ हस् धन्यवाद ल एउटा मात्रै सुझाव लिन्छु एकजनाको अनि यसरी दिलीप डाङ्गी लेख्नुहुन्छ कार्यक्रम अत्यन्त राम्रो छ तर समय अलिक कम भयो कम्तीमा पनि 1 भए झन् राम्रो हुन्थ्यो स्मिका काली लेख्नुहुन्छ टेलिफोनमा आउने मित्रको मुक्तक मात्र सुनेर बाँकी कमेन्टका विचारहरू प्रस्तुत गर्दा सबैमा न्याय हुने हो कि त्यसैगरी दीप पनेरू लेख्नुहुन्छ सबभन्दा ठूलो कुरा त फोन सम्पर्कमा आउने साथीको विचार र मुक्तक नियममा छ कि छैन भन्ने कुरा प्राविधिक साथीले ध्यान दिने अन्यथा कार्यक्रम खल्लो हुन्छ यो चाहिँ हाम्रो सुनिलजीलाई आयो चाहिँ है प्राविधिक साथीले एकचोटि सुन्नु पर्यो त्यो मुक्तक भयो कि भएन भने एकदमै मजाको सुझाव लाग्यो है दीपजी मलाई तपाईँको किनकि कतिपय धेरै साथीहरूको चाहिँ नियममा मुक्तक छैन भनिरहँदाखेरि अब मैले त्यो नराम्रो बोले जस्तो सुनिने अनि फेरि कार्यक्रम सुन्ने साथीहरूलाई पनि अलिकति बोर लाग्ने त्यस्तो नै हुन्छ कोही हुनुहुन्छ है फोन सम्पर्कमा हेलो मैले आवाज सुनिनँ कोही हुनुहुन्छ कि हेलो सुनिनँ है तपाईँको आवाज कोही हुनुहुन्थ्यो होला भरत विक दिपायल डोटीबाट हुनुहुन्छ उहाँले दिनुभएको सुझाव चाहिँ मुक्तक वाचन 1 फोन इन कार्यक्रम अर्को हप्ता महत्वपूर्ण विचार 1 र अन्तिम हप्ता समसामयिक सन्देशमूलक कार्यक्रम सञ्चालन गरे अझै प्रभावकारी हुने थियो र सबैभन्दा महत्वपूर्ण चाहिँ समय बढाइदिए राम्रो हुने थियो धेरैले भन्नुभएको छ यो कुरा अनि शंकर भट्ट लेख्नुहुन्छ बरू हप्तामा 2 राखे राम्रो हुन्थ्यो भनेर गगन जलन नेपालीको विचार छ कार्यक्रमबाट कुनै एकजना मुटुको मान्छेलाई सम्झन पाउनुपर्ने सुविधा राख्नु पर्यो सम्झनालाई कुनै करकाप चाहिँ नगर्ने भनेर राम्रो हो यो पनि कोही हुनुहुन्छ हेलो हजुर नमस्ते हजुर नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ अनि बहकिनी मनलाई अझ राम्रो बनाउन के गर्नुपर्छ होला यो कार्यक्रमलाई अझ राम्रो बनाउन हप्तामा 2 भए पनि 2 कसा हुने भए असाध्यै राम्रो हुन्थ्यो होला धन्यवाद ल तपाईँलाई धेरै साथीहरूले भन्नुभएको छ हप्तामा 2 गर्नु पाए हुन्थ्यो भनेर 01-5260-646 यसै गरी 5260-671 दुईवटा नम्बर खुल्ला गरेका छौं आउनुहोस् है बहकिनी मलाई अझ राम्रो बनाउन के गर्नु पर्ला यो विषयमा कुरा गरिरहेका छौं आज रमेश अर्पण थामी लेख्नुहुन्छ, महिनाको एक सोमबार फोनमा श्रोता सहभागिता धेरैजना समेट्ने अनि एक सोमबार चाहिँ फेसबुकमै कुनै एक विषय विशेष मुक्तक प्रतियोगिता गरी उत्कृष्ट मुक्तक वाचन गर्ने भनेर भोजपुर याङपाङबाट उहाँले लेख्नु भएको। मंगोलेन अश्विना लेख्नुहुन्छ, महिनाको एकचोटि रियल लभ स्टोरी भन्ने कसैको मनमा लागेको क्वेशन मेसेज गरेर नि भन्न मिल्ने र सोध्न मिल्ने भयो भने झन राम्रो होला भनेर लेख्नु भएको छ। एकजना साथी फोनमा आइसक्नु भएको छ। हेलो हेलो हजुर, को बोल्दै हुनुहुन्छ? हजुर, मैले बझाङदेखि सरोज थापा बोल्दैछु। सरोजजी, बहकिनी मनलाई अझै राम्रो बनाउन के गर्नुपर्छ होला? हजुर, यसलाई अब राम्रो अथवा एकदमै रमाइलो तरिकाले अगाडि बढाउनको लागि होइन, अलिकति समय जसरी भए पनि समय बढाएर अनि पछि एक दिन चाहिँ विशेष फोन मात्रै लगेर मुक्तहरू अब धेरै छन्, धेरै श्रोताहरू समेटेर लग्नु पर्यो र कुनै दिन एक निश्चित विषय राखेर होइन त्यसमा नै सुझाव सल्लाह प्रतिक्रिया लिनु पर्यो, यस्तै भन्नु पर्यो। हस्, धन्यवाद है तपाईँलाई। ल हुन्छ, नमस्ते। हस्, नमस्कार। मैले भर्खर केही बेर अघि राखेको स्टेटसमा कमेन्ट आएको छ, निर्मल श्रेष्ठले पनि त्यही लेख्नु भएको छ, अत्यन्त राम्रो छ कार्यक्रम तर समय अलिक कम भयो, कम्तीमा पनि एक घण्टाको भयो, झन् राम्रो भनेर माधव कडेल लेख्नु भएको छ, शुरूआती दिनमा चाहिँ यो कार्यक्रमको गुणस्तर शुरूआतीको दिनमा भन्दा अहिले चाहिँ खस्कँदै गएको छ, यसलाई सुधार्नु पर्यो है, आज भोलि त त्यति मजा आउँदैन सुन्दा नि भनेर लेख्नु भएको छ। हो, त्यसैले पनि यो कार्यक्रम महत्वपूर्ण थियो, के गर्नुपर्छ अब भनेर पनि म आफैलाई पनि पहिले चाहिँ म कार्यक्रम प्रसारण भएपछि भोलिपल्ट सुन्थे, एकचोटि दुईचोटि मजाले सुन्थे, तर अचेल म आफैलाई पनि कार्यक्रम सुन्न मन लाग्दैन, त्यति मन पर्दैन आफैलाई, पहिला चाहिँ एकदम मजा लाग्थ्यो म आफैलाई पनि, त्यसैले पनि हो आज के गर्नु पर्ला भनेर तपाईँहरूसँग सोधिरहेको छ। अनि दीपक संगम बीसी कानाचौर गाविस धौला बस्ती डोटी हाल पुना भारत त्यहाँबाट लेख्नुहुन्छ, साताका छ मुक्तक मात्र नभएर अलिक केही बढाएमा अझै राम्रो हुन्थ्यो कि भनेर। यसै गरी माधव घिमिरेको विचार छ, उहाँले धेरै लेख्नु भएको थियो, कति दोहोरिने भएर मैले दुईवटा लिएर आएँ। नुवाकोटका हुनुहुन्छ माधव घिमिरे। महिनाको एक दिन एकजना पाहुना आमन्त्रण गरी साहित्यिक भलाकुसारी गर्ने, अर्को चाहिँ मुक्तक जवाफ मुक्तकबाटै नदिने जसले गर्दा हजुर अलि अक्मकिनु भयो भनेर एकदम महत्वपूर्ण कुरा लिनुभयो तपाईँले, यसलाई मुक्तको जवाफ मुक्तकमै दिँदाखेरि चाहिँ यो पाटो पनि मन पराउने धेरै साथीहरू हुनुहुन्छ, बरु यसलाई चाहिँ जुन म अक्मकिने त्यो छ यसलाई चाहिँ सुधार गर्नुपर्छ होला, बरु यो हटाउने नै भन्दा पनि है, मुक्तको जवाफ मुक्तकमै दिने चाहिँ यथावत राख्ने, तर केही मैले सुधार गर्नुपर्ने कुराहरू अझै बाँकी छन्। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो हेलो, गइसक्नु भएको छ। 01-5260-646 र 01-5260-671 यो दुईटा नम्बर खुला गरेका छौ, आउनुहोला बहकिने मनलाई अझ राम्रो बनाउन के गर्ने भन्ने विषयमा कुरा गरौं। दीपक भाट डडेलधुराबाट लेख्नुहुन्छ, मानवता आत्मीयता राष्ट्रियता जस्ता विषयवस्तु राखेमा अझै राम्रो हुन्थ्यो कि भनेर, एकदम मजाको कुरा हो, धेरैले भनिरहनु भएको कुरा, तर बहकिने मन फेरि यसको आफ्नो परिचय नै प्रेममा आधारित कार्यक्रम भएर पनि हो, सोचौंला यो विषयमा पनि। गिर बहादुर लेख्नुहुन्छ, प्रवासमा पनि हामी यो कार्यक्रम सुन्छौं, कहिले लाइभ त कहिले डाउनलोड गरेर, तर कहिलेकाहीँ सजिलोसँग डाउनलोड हुँदैन र कहिले त डाउनलोड नै हुँदैन, किन होला, त्यसैले यो डाउनलोडको सुविधा अलि सजिलो बनाइदिनु भए हामी आभारी हुने थियौं लेख्नु भएको छ। केवल राजगिरी मुगु गमगढ़ीबाट लेख्नुहुन्छ, प्रेम कथाहरू वाचन गरे धेरै नै राम्रो हुन्थ्यो होला। यसै गरी म फोन लिइहाल्छु यो बिचमा भने। हेलो हेलो दाइ, नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म यता खोटाङबाट, सुमन स्याङबो। ए सुमनजी, खोटाङबाट। सुमनजी, बहकिने मनमा यसो चाहिँ गर्दै हुन्थ्यो भन्ने केही लागेको छ तपाईँलाई? बहकिने मनको है पछि अघिल्लो समय त निकै राम्रो थियो, जस्तै 45 मिनटको समय हुन्छ होइन? हजुर हो, अहिले पछिल्लो समयमा जुन आधा घण्टा मात्र भएपछि सुन्ने मात्रै हुँदैन, एक्कासी सकिहाल्छ, मजा आउँदा हुँदै होइन, आधा घण्टा नि होइन, हामी त 21-22 मिनट मात्रै हुन्छौँ, त्यही भएर एकदम गाह्रो, अनि सबैभन्दा कुरो विशेष गरी समय थप्नु पर्यो होइन। अनि अर्को चाहिँ के भन्दाखेरि त्यो टेलिफोनबाट आउने साथीहरूको चाहिँ अलिकति भित्रैबाट प्राविधिकले मुक्त भएको छ या छैन त्यो चेक गर्नु पर्ने, कतिपय साथीहरूको चाहिँ मुक्त चाहिँ नभएको अवस्था हुन्छ होइन, तपाईँले नि भनिराख्नुहुन्छ कार्यक्रम। समय मिलेसम्म नेपालका चर्चित लेखकहरूसँगको कुराकानी जोड्नुहोस् भनेर अग्रिम अधिकारी सार्थकले गैयाटार सिन्धुलीबाट लेख्नु भएको छ। अर्को साथी हुनुहुन्छ नर बोगटी अछाम हाल भारतमा, मलाई त लाग्छ अडियन्सको कल कतिपय मुक्तक भन्ने नमिल्ने साथीहरूले समय बर्बाद गर्छन्, कल नलिएर सिधै श्रोताहरूको का मुक्तक धेरै भन्दा धेरै राख्न पाए हुन्थ्यो। उहाँले चाहिँ मुक्तक नै लिने भन्ने विचार गर्नुभएको छ। रचना राव लेख्नुहुन्छ, न्यू फ्रेण्डको पनि मुक्तकमा पालुवा आउनु पर्यो भनेर एकदमै महत्वपूर्ण कुरा लेख्नुभयो। हामीले कतिपय उत्कृष्ट उत्कृष्ट भनिरहँदाखेरि पनि नयाँ लेख्ने साथीहरूलाई चाहिँ गाह्रो परेको छ। यो विषयमा केही सोचौंला है। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? अनि बहुकिनी मनमा यसो गर्दै हुन्थ्यो भन्ने के लाग्यो छ तपाईँलाई? मलाई चाहिँ कस्तो लागेको छ भनेदेखि होइन, फेसबुक र टेलिफोनबाट चाहिँ मुक्तक, अनि त्यसपछि एसएमएसबाट चाहिँ विचार लिएदेखि कुनै पनि श्रोताहरू ओचेल मनमा पर्ने हो कि जस्तो पनि लागिरहेको छ। हुन्छ, धन्यवाद है। उहाँको सुझाव सुन्यौं। ह्यारी बस्नेत लेख्नुहुन्छ, कहिलेकाहीँ मुक्तक बाहेक प्रेमको अनुभव पनि शेयर गर्न मिल्ने भए राम्रो हुन्थ्यो। यसै गरी विवश एनबीआरजे लेख्नुहुन्छ, झन धेरै घमण्डी हुनुपर्छ प्रोग्राम प्रेजेन्टर। उहाँले भन्नुभएको कुरा मैले बुझे विवश जी, मलाई कतिपय साथीहरूले भन्नुहुन्छ तपाईँ बढी घमण्डी हुनुहुन्छ, फोनमा आउनुहुने साथीहरूको मुक्तक नै भएन भनेर ट्याक्क काटिदिनुहुन्छ भनेर। केही साथीहरू नजिकका साथीहरूले मलाई भनेका छन् यो चाहिँ सुधार गर्नु पर्यो, यसरी चाहिँ हुँदैन भनेर। तर के पनि हुँदो रहेछ भने अब कार्यक्रमको त्यो फर्मेट बिग्रेला भनेर अलि बढी सचेत भउँदाखेरि त्यस्तो सुनिँदो रहेछ क्या अरे। तर एकदमै मजाको कुरा उठाउनु भयो तपाईँले, म यसलाई एकदमै सुधार गर्छु है, यसरी त हुँदै हुँदैन, यो निकै ठुलो कमजोरी हो मेरो, म सुधार गर्छु यसलाई ल। तपाईँले व्यङ्गात्मक रूपमा भन्नुभयो, मैले बुझेँ यो कुरा, म सुधार गर्छु, त्यो छनक म देखाउने दिन्न। अमृत सापकोटा लेख्नुहुन्छ, आफ्नो कुरा भन्दा अरूको कहानी जोड्दा सुन्नलाई मजा। आफ्नो कुरा भन्दा अरूको कहानी जोड्दा भनेपछि यसो पनि हुन सक्छ है, त्यो बहकिनी मनको शुरूमा जुन बहकाउने कुराहरू एकरो भनिरहेको हुन्छु, त्यो चाहिँ त्यो आज जे विषय उठाइन्छ र त्यो विषय चाहिँ आफैलाई परेको जसरी भनिरहेको हुन्छु मैले। मलाई योभन्दा अघि पनि कति साथीहरूले खालि आफ्नो कुरा सुनाउनुहुन्छ भन्नुभएको हो, त्यो चाहिँ त्यो मेरो कुरा सुनाएको होइन है, त्यो चाहिँ जुन विषय उठाउँछौ हामी, जस्तै प्रेममा शंका ठिक कि गलत भनेपछि म चाहिँ शंका गर्ने पात्र बनेर बोल्न पर्ने त्यो गीत अनुसार हुन्छ, अनि म चाहिँ म एउटा काल्पनिक रूपमा प्रेमिका उभ्याउँछु अनि म चाहिँ शंका गर्ने मान्छे जस्तो भनेर बोल्या हुन्छु, त्यसरी पनि आफ्नो कुरो भन्यो भन्ने लागेको हो कि, तर त्यसो चाहिँ होइन है, त्यो मैले चाहिँ मेरो कुरा चाहिँ भन्या हुँदैन। कहिलेकाहीँ चाहिँ विषयसँग जोडिने अनुभवहरू चाहिँ यस्तो भयो भनेर मेरो साथीको भनेर जोडेको हुन्छु, तैपनि यसलाई पनि विचार गरौँला। भूपाल कार्की लेख्नुहुन्छ, मेरो विचारमा फोन कल नलिएर फोनको साटो मुक्तक नै वाचन गर्दा राम्रो हुन्छ होला। ज्ञानु खड्का लेख्नुहुन्छ, मायामा धोका भएका व्यक्तिका पीड़ाहरू लेखेका पत्रहरू पनि वाचन गर्नु पर्यो, पत्रहरूको कुरा यहाँ चाहिँ। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हेलो, हेलो, हेलो, कोही हुनुहुन्छ कि? हजुर दाजु नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? बैशाखीको विजयपुरदेखि ललित महरा। हजुर ललितजी, कार्यक्रम बहकिनी मनमा यसो चाहिँ गर्नु पर्यो है भन्ने के लागेको छ तपाईँलाई, के गर्नु पर्ला? हजुर मलाई भन्नुपर्दा होइन, अलि यो कार्यक्रमको समय बढाएर नयाँ नयाँ साथीले पालो दिए राम्रो हुन्थ्यो जस्तो लाग्छ दाजु। हस् धन्यवाद ल तपाईँलाई, नमस्कार। हस् नमस्ते। विनोद अरियाल नुवाकोट अहिले चाहिँ साउदी अरेबियामा हुनुहुन्छ, उहाँ लेख्नुहुन्छ, श्रोताको सन्देश पनि समेटियो भने अझै उत्कृष्ट हुन्छ जस्तो लाग्छ भनेर। मैले प्रिन्ट गरेर ल्याएका विचारहरू चाहिँ यति हुन् है, अरू चाहिँ दोहोरिने थिए, धेरैको चाहिँ समयसँगै कुराकानी थियो, हप्ताको दुईचोटि हुनुपर्छ भन्ने कुराकानी थियो, अनि फोनमा आउने मुक्तको विषयमा, फोनमा आउने साथीहरूको विचारको विषयमा पनि कमेन्ट गर्नुभएको थियो, ती थिए। फोनमा पनि तपाईँको विचारहरू लिऊ। 48 मिनट गइसकेको छ 9 बजेर, अब एकजना साथीसँग कुरा गरेपछि अनि कार्यक्रम टुङ्ग्याउनेतिर लाग्छु म। हेलो, हेलो नमस्ते। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? म सुन्दर सुदूरपश्चिम डोटी गाजरीदेखि हो दाई, म ईश्वर थापाजी छु। ए ईश्वरजी, कार्यक्रम बहकिनी मनमा यसो गर्नु पर्यो अब भन्ने के लागेको छ तपाईँलाई? सबैभन्दा मेन पोइन्ट भनेको चाहिँ यो समयको अभाव छ होइन, त्यो अरू धेरै साथीहरूले भनिसक्नुभयो, बढाइदिनु पर्यो। अब एउटा बहकिनी मन प्रोग्राम भनेको एउटा मुक्तकमा आधारित एउटा प्रोग्राम हो, त्यसमा पनि एउटा मुक्तकमा दक्ष भएको व्यक्तिलाई कुनै दिन उपस्थित गराइदिए राम्रो होला भन्ने मलाई सोच है, मेरो सोच हुन्छ। हस् धन्यवाद ल तपाईँलाई। अब अरू साथीहरूको फोन लिन भ्याउँदिन म. तपाईँ धेरैले राख्नु भएको यी सबै सुझावहरूलाई चाहिँ मसँग सुरक्षित राख्छु. समय थप्नु पर्यो भनेर धेरैले भन्नुभएको छ. यो धेरै पहिलादेखि म आफैले चित्त नबुझिरहेको कुरो तर बाध्यताले गर्दा यो समय परेको. फोनमा आउने विचार र मुक्त घरको कुराहरू आछन्. अरू अरू थुप्रै थुप्रै थुप्रै थुप्रै तपाईँले प्रतिक्रियाहरू दिनुभएको छ. र म आज यो 186 एपिसोड हो बहकिनी मनको. एक दुई एपिसोड तलमाथि होला, बीचमा त्यो गन्दाखेरि त्यस्तै भएको. कार्यक्रमलाई यहाँसम्म ल्याइपुर्याउन निकै महत्वपूर्ण साथ दिने, कार्यक्रम सुनेर साथ दिने तपाईँ धेरै साथीहरू, यसै गरी कार्यक्रम प्रसारण गर्ने रेडियोहरू, विभिन्न अनलाइनहरू, विभिन्न ब्लगहरू, कार्यक्रम अरूलाई पनि सुनाइदिने साथीहरू, फेसबुकमा चर्चा परिचर्चा गर्ने साथीहरू, सामुदायिक सूचना नेटवर्क सीआईएन, यसै गरी कार्यक्रम बहकिनी मनको शुरूआत गर्न अग्रसरता देखाउने रेडियो जागरण बुटोल, त्यसपछि बीचमा यो कार्यक्रम रोकिनै लाग्दा भर दिएर अगाडि बढ़ाउने रेडियो माडी चितवन, देवजी रेडियो माडीको सबै सबैप्रति म धन्यवाद छु. यो अवस्थासम्म बहकिनी मनलाई ल्याइदिनु भएकोमा सबैप्रति कृतज्ञता व्यक्त गर्दछु. र भन्दै पर्ने केही कुरा चाहिँ अबको हप्ता हामी बहकिनी मन अब आउने एक हप्ता चाहिँ प्रसारण गर्दैनौं. तपाईँका यी जति पनि सल्लाह सुझावहरू छन् यसैलाई चाहिँ मनन गरेर अब कसरी आउने त एक हप्ता पछाडि चाहिँ भनेर म समय पनि पहिलेकै जस्तो 42-43 मिनटमै पुर्याउँला, पहिलेकै जस्तो अब त्यो सेगमेन्टहरू पनि राखौंला. एकदम धेरै तयारीका साथ हामी आउनेछौ एक हप्ताभन्दा पछि अर्कोचोटि चाहिँ. तर अब आउने श्रृंखला चाहिँ तपाईँले बहकिने मन सुन्नुहुन्न. तपाईँले दिनुभएका यिनै विविध विविध सुझाव अनुरूप नै के गर्ने भनेर चाहिँ हामी सल्लाह गर्नेछौ. प्राविधिक कुराहरू केही मिलाउनेछौ, केही थप घट गर्नुपर्ने, के गर्ने, कसो गर्ने, कसरी जाने, सकेसम्म तपाईँ सबैले मन पराउने कार्यक्रम बनाउनेछौ. र यति चाहिँ भन्छु, व्यापक फेरबदल हुन्छ कार्यक्रममा चाहिँ, व्यापक नै गर्छौ. यो पहिले पहिलेको जस्तो फर्मेटमा पनि जान्छ. अझ के गर्ने हामी सोचौंला वृहत रूपमा चाहिँ, तर तपाईँले फरकपनको महसुस नै गर्नुहुन्छ. अब आउने हप्ता चाहिँ कार्यक्रम सुन्नुहुन्न त्योभन्दा अर्को हप्ताबाट चाहिँ. त्यसैले पनि तपाईँ धन्यवाद, मैले सबैलाई भने यसरी सल्लाह सुझाव दिनुहुने तपाईँ सबैलाई पनि. यसरी बेला बेलामा कार्यक्रम नै के गर्ने, कार्यक्रमकै सल्लाह सुझाव लिँदाखेरि पनि त्यसले थप ऊर्जा दिन्छ, हौसला दिन्छ, आँट दिन्छ, आफ्नै पनि कमी कमजोरीहरू औल्याउने अवसर पनि हुन्छ. त्यस यसो गर्दाखेरि चाहिँ अझ बढी प्रभावकारी ढंगले, अझ बढी तपाईँलाई पनि मनपर्ने ढंगले अगाडि बढ्न सकिन्छ. बहकिनी मन मैले अघि भने, फेरि त्यही कुरा एकपटक दोहोऱ्याउँछु, अब आउने श्रृंखला चाहिँ बहकिनी मन प्रसारण हुँदैन, अनि त्यसपछि अर्को श्रृंखलाबाट चाहिँ बहकिने मन निकै सशक्त ढंगले प्रसारण हुँदैछ, निकै सशक्त ढंगले. यो बीचमा केही प्राविधिक कुराहरू मिलाउनका लागि हामी त्यो तयारीमा लाग्नेछौ. र बहकिने मनको फेसबुक पेज जुन चाहिँ 1,00,000 भन्दा बढ़ी साथीहरूले लाइक गर्नुभएको छ, यो 1,01,000 भन्दा बढ़ी साथीहरूले यही फेसबुकको स्ट्याटसमा केही फेरबदलका कुराहरू हामी स्ट्याटस अपडेट गराउँछौ है, त्यो चाहिँ तपाईँहरूले हेर्नुहोला. BAHAKINEMAN बहकिनी मन यो फेसबुक पेजमा हामीले बीचमा फेरबदल गर्न लाग्ने कुराहरू त्यसबाट जानकारी दिइरहेका हुन्छौं. कार्यक्रम अबको श्रृंखला आउँदैन, अर्को श्रृंखलाबाट निकै सशक्तसँग हामी अगाडि आउनेछौ. हस्, अब चाहिँ छुटिनुपर्छ कार्यक्रमबाट. यतिन्जेल कार्यक्रममा सुनेर फेसबुकमा फोनमा आएर महत्वपूर्ण सुझाव दिने तपाईँ सबै सबै सबैलाई धन्यवाद. प्रविधिबाट यतिन्जेल साथ दिनुहुने सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दछु. म महावीर विश्वकर्मा पनि आजको श्रृंखलाबाट चाहिँ छुटिन्छु अझ बलियोसँग आउने त्यो बाचाका साथ. हस् जान्छु, नमस्कार. शान्ति हाम्रो छाया, विकास हाम्रो लक्ष्य, सूचना र अभिव्यक्ति हाम्रो सर्वपक्ष, हामीले बाका सामुदायिक रेडियो. सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन.